पोखरामा म छु आज धेरै टाढा, हो म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा। नमस्ते, म गायक प्रमोद खरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण 107.5 मेगाहर्ज। गर्न पनि कोही न कोही त चाहिदो रहेछ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण समर्पण। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्राविधिक कक्षका मित्र राजसँगै प्रस्तुताबाट मधिवस मगर पनि उपस्थित भइसकेका छौँ। तपाईँले सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम हरेक दिन आउने गर्छ। 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा उपस्थित भइराख्ने गर्छौँ हामी। र 0556363332 र 0556363333 बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ, समर्पणहरू गर्न सक्नुहुनेछ। र आजको यो शनिबारको दिनमा चाहिँ हामी लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। गर्मीको मौसम पनि छ, थोरै शीतल दिने कोसिस पनि गर्नेछौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँ आफ्ना आफन्त घर परिवारदेखि टाढा हुनुहुन्छ भने सम्झना सक्नुहुनेछ। 0556363332 र 33 बाटो भएर टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट बिन्दास लामा। हजुर बिन्दास जी, के छ तपाईँको नयाँ नौलो खबर? खासै नयाँ नौलो केही पनि छैन दादा। खासै नयाँ नौलो खबर केही पनि छैन। अनि खाजा खानु भयो कि नै? एकछिनपछि खाने। अनि के कसरी बिताइरहनु भएको छ दिन? गर्मी छ, बसी बसाउने। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कहाँ कसलाई सम्झिने? धन्यवाद। अनि मेरो घर परिवारको लागि, अनि मेरो भाइ प्रेमको लागि, अङ्कल तमसको लागि, अनि बहिनी राममाया, फुलमाया, सरिता, अनि मेरो भान्जा प्रेम रमेशको लागि, मेरो साथी बिरबहादुर जिम्नुङको लागि, भाइ रम अशोक प्रजल कुमार, अनि सनक लामा, अनि समीर मोक्तान पदमपुरको समीर मोक्तानको लागि, हुन्छ बिन्दासजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले छुट्टिन्छु, नमस्कार। यति बेला पदमपुरबाट बिन्दास लामा आउनुभएको थियो, आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ? हेलो हजुर, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? रविनाजी, के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक हुन्छ, ठिक छ। तपाईँले फोन गर्नुहुन्छ, माया गर्नुहुन्छ, सबै ठिक हुने कुरै भएन नि त। अनि तपाईँ त धेरै दिन हराउनु भयो नि त। अनि खाजा खानु भयो कि नै? हाम्रो त आज भइसक्यो, हाम्रो चाहिँ अलिकति चाँडै हो। अब भोलिको दिनबाट पर्खिनु पर्ला नि त रविनाजी, तपाईँ पनि हराउनु भयो, रविनाजीले माया मार्नुभयो जस्तो लागेर हामीले त अब चाँडै भन्नु पऱ्यो आजको खाजा चाहिँ। अब भोलिबाट सँगै हुन्छ है रविनाजी? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ रविनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले छुट्टिन्छौँ, नमस्कार। यति बेला तनहुँबाट रविना हुनुहुन्थ्यो, आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ भने 0545 63 332 र 0545 63 333 को बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला। अब पनि एउटा सुमधुर भाका राख्ने बेला भएको छ, यो भाकापछि कार्यक्रममा फेरि पनि उपस्थित हुने नै छौँ। अचम्मै भयो ओइ माया, अचम्मै भयो ओठ ठोकी मुसुकै हाँस्नेले मन चोरी भयो। खतरा हो कति लाएपछि डाक्टर न ओ कति अचम्मै भयो ओइ माया, अचम्मै भयो सुकै हाँस्नेले मन चोरी लायो ठोकी सुकै हाँस्नेले मन चोरी लायो यो सुन्दुर भाकापछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम अर्पण समर्पण। कार्यक्रम अर्पण समर्पणमा तपाईँलाई पनि आउन मन लागेको छ, आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राख्न मन लागेको छ भने 0545 63 332 र 33 को बाटो हामीले खुल्ला राखिसकेका छौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, हजुर नमस्कार। हजुर नमस्कार। हेलो, टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँसँग कुराकानी गर्न पाएन। टेलिफोन सम्पर्कमा कोही मित्र आउनु भएको छ। हजुर नमस्कार। हजुर नमस्कार। सबिनाजी, के छ तपाईँको नयाँ नौलो खबर? एकदमै ठिक छ। अनि तपाईँको? हाम्रो पनि सबै ठिक छ। अनि के कसरी बितिरहेको छ आजको दिन चाहिँ तपाईँको? अनि खाजा खानु भयो कि नै? आज त हाम्रो अलिकति चाँडै भएछ कि सबिनाजी। अनि आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हरेक पहिलोमा अगाडि बढ्दै जाने यही शुभकामना दिन चाहन्छु। अनि घरको साथी बहिनीलाई राई तिमीलाई पनि शुभकामना, के अरे फर्स्ट डिभिजन पास गरेछौ, अनि आसामको साथी उर्मिलाई विष्ट तिमीलाई पनि लाख्नुलाई शुभकामना भन्न चाहन्छु। अनि यता धनुषाको साथी धनु मगर तिमीलाई पनि लाख्नु शुभकामना, तिमीले पनि के अरे सेकेन्ड डिभिजन पास गरिसकेको, अनि यसरी जसरी दिनुहुन्छ उहाँ सम्पूर्णलाई अनि पास गर्नेहरू भाइ। हुन्छ सबिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला तनहुँबाट सबिना हुनुहुन्थ्यो, आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झनाहरू राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट सन्जु तामाङ। सन्जुजी, के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि के कसरी बिताइरहनु भएको छ दिनहरू? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ सन्जुजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला कुराकबाट सन्जु आउनुभएको थियो, आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। 0555-63-332 र 0555-63-333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आजको यो शनिबार व्यवसायमा हामी लुकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। मिठा मिठा लुकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए नि मनोरञ्जन दिइराखेका छौँ। 0555-63-332 र 33 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। तपाईँ आफ्ना आफन्त इष्टमित्रदेखि टाढा हुनुहुन्छ, टाढा गएर बस्नुभएको भर्खर पनि हिजो भर्खर एसएलसीको नतिजा आएको छ, तपाईँको आफ्ना आफन्त इष्टमित्रहरू एसएलसीमा उत्तीर्ण भएको छ, बधाई दिन मन लागेको छ भने 0555-63-332 र 0555-63-333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले दुईवटा टेलिफोन नम्बर तपाईँको लागि नै खुल्ला राखिसकेका छौँ। हामी हरेक दिन आउने गर्छौँ, 2 बजे अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ रेडियो अर्पण 104.5 MHz। अब भने एउटा भाका सुन्ने बेला भएको छ, यो सुमधुर आवाजको भाकापछि एकैछिन विश्रामको समय रहनेछ, विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम अर्पण समर्पणको बसाइसँगै रहनुहोला। Yeah.

हामी कहाँ टिभी डिप फ्रिज वासिङ मेसिन भ्याकुम क्लिनर पाइनुका साथै एलसीडी र एलईडी टिभीहरू पनि उपलब्ध छन्। चौधरी ग्रुपद्वारा वितरित एलजी टोशीबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन। मोबाइल नम्बर 9855062408 9845043954। ग्रुप ए का लागि पहिलो प्रश्न, चितवन को भरपर्दो विश्वासिलो ट्राभल्स कुन हो? न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स। सही जवाफ। अब दोस्रो प्रश्न, हवाई टिकट, रेल टिकट, अन्तर्राष्ट्रिय कुरियर, मनी चेन्ज, सम्पूर्ण सेवा एकै ठाउँमा कुन ट्राभल्समा रहेको छ? न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स। सही जवाफ। हो, तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्सको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस्, साथमा विदेशबाट पठाएको भिसा प्रोसेसिङ तथा श्रम स्वीकृतिका लागि सहयोग गरिन्छ, साथै रिकन्फर्म क्यान्सलिङको सुविधा। सम्पर्क न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स, सौराहा चोक हिमालयन ब्याङ्कको भवन, फोन नम्बर 0556560131, मोबाइल नम्बर 9843540161। गोरिए त सुन न मेरो मनको कुरा बुझ न, यो जन्म तिम्रै लागि हो। गोरिए त सुन न मेरो मनको कुरा बुझ न, यो जन्म नमस्ते, म गायक सन्दीप सिंह। तपाईँ अहिले सुन्दै हुनुहुन्छ छोटो समयमा बहुत चर्चित हुनु सफल रेडियो, रेडियो अर्पण 104.5 MHz। यो छोटो व्यावसायिक विश्रामपछि कार्यक्रम अर्पण समर्पणमा पुनः स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम अर्पण समर्पण, रेडियो अर्पण 104.5 MHz र कार्यक्रम अर्पण समर्पण लिएर हामी हरेक दिन आउने गर्छ। 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्म हामी उपस्थित हुनेछौँ र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ। 0556563332 र 0556563333 बाटो भएर आउन सक्नुहुनेछ। हिजो भर्खर एसएलसीको रिजल्ट भएको छ र तपाईँको आफन्त इष्टमित्र एसएलसीमा पास हुनुभएको छ र सफलता पाएको छ एसएलसी परीक्षामा भने तपाईँले बधाई दिन चाहनुहुन्छ भने पनि आउन सक्नुहुनेछ। 0556563332 र 0556563333 बाटो भएर टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, हजुर नमस्कार। कामाटीको बोल्दै हुनुहुन्छ? सुदीप चेपाङ दाखानी नौबाट। अनि के छ सुदीपजी तपाईँको नयाँ नौलो खबर? सबै बिन्दास छ। अनि के कसरी बिताइरहनु भएको छ दिनहरू? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने आज? हुन्छ सुदीपजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुटिन्छ, नमस्कार। यति बेला दाखानी नौबाट सुदीप चेपाङ आउनुभएको थियो, आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँ सम्बन्ध विच्छेद भएको छ। फेरि पनि टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, हेलो, उहाँ पनि गइसक्नु भएको छ। तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै समर्पण सम्झनाहरू लिँदा लिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। इन्टरनेट अनलाइनबाट विश्वको जुनसुकै कुरामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो। www.radioarpan.com.np मार्फत लगन गरेर सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो पदमपुरबाट बिन्दास लामा, तनहुँबाट सबिना, तनहुँबाट रविना र कुराकबाट सन्जु र अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो दाखानी नौ सुधी चिपाङले फोन गर्नुभएको थियो। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई पनि विशेष आभार प्रकट भन्दै तपाईँकै लोकसङ्घको सहयात्री दिवस मगर पनि यो भाकालाई अगाडि बढाउँदै बिदा हुन्छु। नमस्कार।